नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनु पर्ने नेकपा माओवादीको प्रस्तावमा प्रमुख दलका नेताहरू सकारात्मक। नेपाल इस्टद्वारा चितवनमा आजदेखि अनिश्चितकालका लागि निजी विद्यालय बन्दको आह्वान। बन्दका कारण हजारौँ विद्यार्थीको पठन पाठन प्रभावित। पाकिस्तानको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थीको आक्रमण, 23 जनाको मृत्यु। र फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडललाई। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। नेकपा माओवादीले संविधान सभा मार्फत संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा बोलाउनु पर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा भएको संविधान सभाका मुख्य 3 दल र बाहिर रहेको नेकपा माओवादी बीचको पहिलो औपचारिक वार्तामा अध्यक्ष मोहन वैद्यले यो प्रस्ताव राख्नु भएको हो। 4 दलको समेत वार्तामा नेकपा माओवादीका अध्यक्ष वैद्यले विगतमा भएका सहमति कार्यान्वयन र जनताको संविधान निर्माणका लागि सर्वपक्षीय राष्ट्रिय राजनैतिक सभा बोलाउनु पर्ने प्रस्ताव राख्नु भएको हो। नेकपा माओवादीको प्रस्तावमा प्रधानमन्त्री सहित मुख्य 3 दलका नेताहरू सकारात्मक रहेको प्रतिक्रिया दिएका कङ्ग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। प्रस्तावमा शीर्ष नेताहरूले आफ्ना पार्टीमा छलफल गरेर फेरि नेकपा माओवादीसँग छलफल गर्ने बताएका छन्। संविधानसभा चुनावमा सहभागी गराउने प्रयास सफल नभए पनि संविधानसभा मार्फत संविधान बनाउन नेकपा माओवादीको सहभागिता आवश्यक भएकाले छलफल गरिएको प्रधानमन्त्री सुशील कोइरालाले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेकपा माओवादीको प्रस्ताव सकारात्मक रहेको बताउँदै संविधान निर्माण गरेर मुलुक बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री कोइरालाले नेकपा माओवादी लगायत संविधान सभा बाहिर रहेका दलहरूसँग समय मिलाएर फेरि छलफल गर्ने बताउनु भएको वार्तामा सहभागी कङ्ग्रेस सहमहामन्त्री खड्काले बताउनुभयो। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले शान्ति प्रक्रियामा आफूले खेलेको भूमिका ए माओवादी अध्यक्ष पुष्पकमल दाहालले अवमूल्यन गरेको गुनासो गर्नुभएको छ। राजधानीमा आज आयोजित कार्यक्रममा नेता नेपालले तत्कालीन विद्रोही माओवादी र कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेलेको उल्लेख गर्नुभयो। नेपालले रोल्पामा रहेका माओवादी अध्यक्ष दाहाल र काठमाडौँबाट कोइरालालाई दिल्लीसम्म आफूले लगेको बताउनुभयो। उहाँले इतिहासका सबै पक्षको भूमिकाको सही मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। वरिष्ठ नेता नेपालले नव महाधिवेशनले एमालेका नेता कार्यकर्ता र जनताले पत्याएको नेताको नेतृत्व लिने बताउनुभयो। एमाले युवा नेता योगेश भट्टराईले आफ्नो विचार समूहले नीतिमा विजय प्राप्त गरेको उल्लेख गर्दै नेतृत्व पनि आफ्नै समूहले नै गर्ने दावी गर्नुभयो। उहाँले नीति र नेतृत्वको तादम्यता मिलाउन नसके पार्टीले गति लिन नसक्ने बताउनुभयो। नेता विजय पौडेलले नक्सा बनाउने नै घर बनाउन पनि पाउनुपर्ने बताउँदै वरिष्ठ नेता नेपालको समूह विजयी हुने बताउनुभयो। गृहमन्त्री वामदेव गौतमले बचत तथा ऋण सहकारी संस्थालाई दलालहरूको संस्था भएको बताउनु भएको छ। राजधानीमा आयोजित घरेलु तथा साना उद्योग महासङ्घको 21 साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले जनताबाट 20-25% ब्याज असुलेर जनतालाई ठगिरहेका हुनाले सहकारी दलालहरूको संस्थामा परिणत भएको आरोप लगाउनुभयो। एमालेका उपाध्यक्ष समेत रहेका नेता गौतमले एमालेका सबै कार्यकर्ताहरू कुनै न कुनै उत्पादनमुखी कार्यक्रममा लाग्नुपर्ने बताउनुभयो। उत्पादनमा नलाग्ने एमाले सदस्यहरूको सदस्यता नै खारेज गर्नुपर्ने उहाँले बताउनुभयो। एमाले समर्थित किसान सङ्घका अध्यक्ष समेत रहेका उप प्रधानमन्त्री गौतमले विदेशबाट मासु र तरकारी नेपालमा आयात गर्न नपाइने भन्दै मासु र तरकारी स्वदेशमै उत्पादन गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेकी नेत्री सहना प्रधानको उपचार खर्च सरकारले बिहोर्ने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले सरकारका निमित्त मुख्य सचिव कृष्णहरी बास्कोटालाई बल्खुस्थित वैद्य अस्पतालमा पठाएर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। बास्कोटाले प्रधानका छोरा उमेश श्रेष्ठलाई भेटेर उपचार खर्च सरकारले बिहोर्ने प्रधानमन्त्रीले सन्देश पठाएको जानकारी गराउनु भएको छ। प्रधानमन्त्री कोइरालाले प्रधानको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ। निमित्त मुख्य सचिव बास्कोटाले प्रधानको उपचारमा संलग्न चिकित्सक डाक्टर विनोद कार्कीलाई भेटी उपचारमा कुनै पनि कमी हुन नदिन प्रधानमन्त्रीको सन्देश सुनाउनु भएको थियो। डाक्टर कार्कीले नेपालमा उपलब्ध सके जतिको सबै प्रविधि र पद्धति प्रयोग गरी उपचार गरिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता क्षेत्रबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारका निमित्त मुख्य सचिव बास्कोटाले स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रवीण मिश्रलाई पूर्व मन्त्री समेत रहेकी प्रधानको उपचारको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवं सभासद रञ्जित कर्णले महाधिवेशन आन्तरिक तयारी नपुगेकाले स्थगित गरिएको बताउनु भएको छ। यही जेठ 29, 30 र 31 गतिका लागि तोकेको नेविसङ्घको महाधिवेशन अन्तिम समयमा आएर आइतबार विद्यार्थी विभाग प्रमुख नवीन्द्र राज जोशीले विशेष कारण भन्दै हाललाई स्थगित गरेको जानकारी दिनुभएको थियो। रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा कर्णले आगामी एक हप्ताभित्रै महाधिवेशनको नयाँ मिति घोषणा हुने बताउनुभयो। महाधिवेशन विधि र प्रक्रिया अनुसार गर्नुपर्ने हुँदा र प्रक्रियामा केही ढिलासुस्ती देखिँदा समय अभावका कारण स्थगित गर्नु परेको बताउँदै उहाँले अहिलेसम्म महाधिवेशनका लागि 58 जिल्लामा जिल्ला अधिवेशन सकिएको भन्दै केही दिनमै महाधिवेशनको नयाँ मिति घोषणा हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा नेविसङ्घका पूर्व उपाध्यक्ष नयन सिंह महरले 8 वर्षदेखि पटक पटक तोकिएको महाधिवेशन पार्टीको मूल नेतृत्वले चाहेको व्यक्ति नेतृत्वमा आउन नसक्ने भएका कारण महाधिवेशन रोकिँदै आएको आरोप लगाउनुभयो। उहाँले आगामी एक हप्ताभित्रै महाधिवेशनको तिथिमिति तय गरी महाधिवेशनको सुनिश्चितता नगरिए असारको पहिलो हप्ताबाट देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै भएको 1,346 कर्मचारी नियुक्ति कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। बिना प्रतिस्पर्धा नर्स अहेब हेल्थ असिस्टेन्ट प्रयोगशाला सहायक प्राविधिक लगायत पदमा नियुक्ति पत्र बाँडिएको सूचनाका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो। करारमा नियुक्ति दिँदा पद रिक्त नभएमा स्वत नियुक्ति बद्र भएको ठहरिने र रिक्त पद सङ्ख्याभन्दा बढी हुने भएमा पहिला कार्यालयमा उपस्थित हुनेले प्राथमिकता पाउने भन्ने हचुवाका आधारमा नियुक्ति गर्ने निर्णय भएको पाइएको अख्तियारले जनाएको छ। पदपूर्ति गर्न सार्वजनिक सूचना जारी गरेको नदेखिएको खुला र प्रतिस्पर्धात्मक तवरबाट कर्मचारी भर्ना गरेको समेत नदेखेको भन्दै अख्तियारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ 18 गतेको सचिव स्तरीय निर्णय कार्यान्वयन नगर्न भनेको हो। अख्तियारले रिक्त पदमा तत्काल करारमा नियुक्ति नगरी नहुने अवस्था देखिएमा सम्भव भएसम्म सम्बन्धित जिल्लाका स्थानीय योग्य व्यक्तिहरूबाट प्रतिस्पर्धाका आधारमा खुल्ला विज्ञापन गराई कानुन बमोजिम नियुक्त गर्ने आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सचिवलाई लेखी पठाएको छ। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल एसटुले चितवनमा आजदेखि अनिश्चितकालका लागि निजी विद्यालय बन्दको आह्वान गरेको छ। बन्दले गर्दा चितवनमा निजी विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थीको पढाइ प्रभावित बनेको छ। पटक पटक भएको त्रिपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेपछि आजबाट निजी विद्यालय बन्द गरिएको नेपाल एसटुका अध्यक्ष विष्णुबहादुर भुजेलले जानकारी दिनुभयो। बाँकी तलब भत्ता दिने कुरामा निजी विद्यालय व्यवस्थापनले आलटाल गरेको भन्दै नेपाल एसटुले विद्यालय आह्वान बन्दको आह्वान गरेको हो। चितवनमा हाल 150 हाराहारीमा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्। विद्यालय बन्दको सरकारवालाहरूले कडा आलोचना गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल एसटुका चितवनका महासचिव सागर अधिकारीले गत असोज 5 गते जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याप्सनसँग भएको सहमति कार्यान्वयन नभएकाले बाध्य भएर विद्यालय बन्द जस्तो अप्रिय निर्णय लिनु परेको बताउनु भएको छ। यसबीच बन्दको आह्वान गरेपछि जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालय बन्द नगर्न निर्देशन दिएको छ। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय बन्द नगर्न र भएका समस्या छलफलद्वारा समाधान गर्न आग्रह गर्नुभएको छ। मोगलिन मलेखु सडक खण्ड अन्तर्गत चितवनको दारेचक चुम्लिङ टारमा आज बिहान बस र ट्रक ठोकेर भएको दुर्घटनामा 28 जना यात्रु घाइते भएका छन्। तिनी यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोगलिनले जनाएको छ। पोखराबाट काठमाडौँ जाँदै गरेको नाचार्ख 6-7-8 नम्बरको बस र विपरीत दिशाबाट आइरहेको नाचार्ख 1108 नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकाको अहिले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये कास्की लेखनाथ नगरपालिकाकी 22 वर्षकी मेनुका भण्डारी, सोही ठाउँका 26 वर्षका प्रकाश पौडेल र ट्रकका सहचालक नवलप्रासीका 25 वर्षका विष्णु छेत्रीको टाउकोमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, राप्रपाभित्र अध्यक्ष पदमा देखेको विवादप्रति तपाईँको विचार के छ? यस स्वाभाविक बेही पदको हान्थाप र से पार्टी फुट्ने सङ्केत। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ डेडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656-63-0063, मोबाइल नंबर 98-5-50-61-743। विदेशका समाचार, पाकिस्तानको कराची स्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थीले आक्रमण गरेका छन्। विमानस्थल परिसरमा रहेको 2 तेल भवनभित्र आक्रमणकारी र सुरक्षाकर्मीबीच केही घण्टासम्म भिडन्त भएको थियो, जसमा सुरक्षाकर्मीसँगै केही अधिकारी र आक्रमणकारी गरी 23 जना मारेको बीबीसीले जनाएको छ। अधिकारीहरूका अनुसार विमानस्थलको जिन्ना टर्मिनल सुरक्षित छ, यात्रुहरूलाई सुरक्षित स्थानमा लगिएको छ। खेल समाचार, फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडालले हात पारेका छन्। फ्रान्सको पेरिस स्थित रोला ग्यारोमा भएको फाइनल खेलमा सर्बियाका नोभाक जोकोभिचलाई पछाडि पार्दै नाडालले यस वर्षको उपाधि जितेका हुन्। जोकोभिच विरुद्धको खेल नाडालले 3-6, 7-5, 6-3 र 6-4 आफ्नो पक्षमा पारे। यो जितपछि नाडालले आफ्नो खेल जीवनमा कुल 14 ग्रान्ड स्लाम जित्दै पीटर साम्प्राससँग बराबरी गरेका छन्। नाडाल अब सर्वाधिक 17 ग्रान्ड स्लाम विजेता स्विस खेलाडी रोजर फेडररको कीर्तिमान भन्दा 3 उपाधि मात्र टाढा छन्। क्लेकोटमा हुने वर्षको एकमात्र ग्रान्ड स्लाम फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि भने रुसी सुन्दरी मारिया सारोपोभाले जितेकी छिन्। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान निर्माणका लागि सर्वपक्षीय राजनैतिक सभा बोलाउनु पर्ने नेकपा माओवादीको प्रस्ताव, प्रस्तावमा प्रमुख दलका नेताहरू सकारात्मक। नेपाल इस्टुद्वारा चितवनमा आजदेखि अनिश्चितकालका लागि निजी विद्यालय बन्दको आह्वान, बन्दका कारण हजारौँ विद्यार्थीको पठन पाठन प्रभावित। पाकिस्तानको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थीको आक्रमण, 23 जनाको मृत्यु र फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडाललाई। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो, ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन, पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको, प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य